السلام علیکم سامعین، این ایچ کے ورلڈ ریڈیو جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور، اور میں ہوں میمونہ شمیل۔ آداب عرض۔ آج اس سلسلے کا 37واں سبق ہے۔ آج کا کلیدی جملہ ہے فوجی سان او میتاری او سوشی او تابیتاری شیماشتا۔ کوہ فوجی دیکھا، سوشی کھائی، وغیرہ وغیرہ۔ ہمارے سبق کی مرکزی کردار انا تھائی لینڈ سے آنے والی بین الاقوامی طالبہ ہیں۔ وہ شیزوکا سے واپس ٹوکیو اپنے ہاسٹل پہنچی ہیں اور منتظمہ سے اپنے سفر کے بارے میں گفتگو کر رہی ہیں۔ تو آئیے سبق نمبر 37 کا مکالمہ سنتے ہیں۔ پہلے آج کا کلیدی جملہ فوجی سان او میتاری او سوشی او تابیتاری شیماشتا۔ کوہ فوجی دیکھا، سوشی کھائی، وغیرہ وغیرہ۔ ریکو وا دو داتا؟ فوجی سان او میتاری او سوشی او تابیتاری شیماشتا۔ تانوشکاتا دس۔ سورے وا یوکاتا وا نے۔ آئیے اب مکالمے کی وضاحت کرتے ہیں۔ ہاسٹل کی منتظمہ انا سے پوچھتی ہیں ریکو وا دو داتا، سفر کیسا تھا؟ ریکو یعنی سفر، وا یہ موضوع کے ساتھ لگایا جاتا ہے، دو یعنی کیسا۔ یہ کسی سے کوئی چیز کیسی تھی پوچھنے یا پھر کیا خیال ہے پوچھنے کے لیے استعمال ہوتا ہے۔ داتا یہ جملے کے اختتامی لفظ کے صیغہ ماضی کی سادہ شکل ہے۔ اس کی شائستہ شکل ہے دشتا، یعنی تھا یا تھے، اور یہ ایک سوال ہے، اس لیے اٹھان کے ساتھ بولا جائے گا۔ ریکو وا دو داتا، سفر کیسا تھا؟ انا جواب دیتی ہیں فوجی سان او میتاری او سوشی او تابیتاری شیماشتا۔ میں نے کوہ فوجی کی سیر کی اور سوشی کھائی، وغیرہ وغیرہ۔ یہ آج کا کلیدی جملہ ہے۔ اس جملے میں دو بار تاری آیا ہے۔ جی بالکل میمونہ، آپ کا مشاہدہ کافی اچھا ہے۔ تاری یہ لفظ کئی چیزوں میں سے ایک دو مثالیں دیتے وقت استعمال کیا جاتا ہے۔ انا یہاں اپنے شیزوکا کے سفر میں کیے گئے کاموں میں سے دو مثالیں بتا رہی ہیں، یعنی کوہ فوجی دیکھنا اور سوشی کھانا۔ اچھا، اس لیے آپ نے ترجمہ کرتے ہوئے تاخیر میں وغیرہ وغیرہ کہا۔ جی، فوجی سان اس کا مطلب ہے کوہ فوجی۔ او یہ مفعول کے ساتھ آتا ہے، اس کے بعد فعل ہے میماس یعنی دیکھنا۔ اس کی تا شکل ہوگی میتا۔ تاری شکل بنانے کے لیے اس کے بعد ری لگا کر یہ بنے گا میتاری۔ یعنی میتا کے بعد صرف ری لگا کر ہم میتاری بنا سکتے ہیں۔ جی بالکل، اور اگلے حصے میں بھی یہی اصول ہے۔ اوسوشی او تابیتاری، اوسوشی سرکے والے چاول کا ایک چکور پیڑا سا بنا کر اس کے اوپر کچی مچھلی وغیرہ کا ایک ٹکڑا رکھا جاتا ہے، اسے سوشی کہتے ہیں۔ مزید شائستہ انداز میں اس سے پہلے او لگایا گیا ہے، جبکہ اس کے بعد کا او مفعول کو ظاہر کرتا ہے۔ تھابے تاری یہ دراصل فعل تھابے ماس یعنی کھانا کی تا شکل تھابے تا یعنی کھایا یا کھائی کے بعد ری لگایا گیا ہے، اور آخر میں فعل شیماشتا یہ صیغہ ماضی ہے اس فعل کا شیماس یعنی کرنا۔ تو آئیے آج کا کلیدی جملہ دوبارہ سنتے ہیں۔ میں نے کوہ فوجی دیکھا اور سوشی کھائی، وغیرہ وغیرہ۔ فوجی سان او میتاری او سوشی او تابیتاری شیماشتا۔ سفر کی تفصیل بتانے کے بعد انا کہتی ہیں تانوشکاتا دس، بہت مزہ آیا۔ تانوشکاتا یہ اس اسم صفت کی ماضی کی شکل ہے۔ تانوشی اس کے معنی ہے مزہ آنا یا لطف اندوز ہونا۔ دس یہ جملے کا شائستہ اختتام ہے۔ ہاسٹل کی منتظمہ یا ماں جی جواب دیتی ہیں سورے وا یوکاتا وا نے، یہ تو بہت اچھا ہوا، یا مجھے یہ سن کر خوشی ہوئی۔ سورے یہ یا وہ، یہ دراصل اس بات کی جانب اشارہ ہے جو ابھی انا نے کہی تھی۔ وا یہ موضوع کے ساتھ لگایا جاتا ہے، یوکاتا اچھا ہوا، یہ صیغہ ماضی ہے اس اسم صفت کا ای یعنی اچھا۔ وانے اس میں نے تو مخاطب سے تصدیق کے لیے ہے، اس سے قبل کا وا اکثر خواتین اپنی گفتگو میں استعمال کرتی ہیں۔ لڑکیوں کے مقابلے میں بڑی عمر کی خواتین میں یہ رجحان زیادہ پایا جاتا ہے۔ ہاسٹل کا منتظم اگر مرد ہوتا تو وہ وا کے بغیر یوں کہتا سورے وا یوکاتا نے، یعنی سورے وا یوکاتا نے مرد اور خواتین دونوں ہی استعمال کر سکتے ہیں۔ جی بالکل ٹھیک۔ اور اب سبق نمبر 37 کا مکالمہ ایک بار پھر سنتے ہیں، لیکن پہلے آج کا کلیدی جملہ 富士山を見たり、お寿司を食べたりしました。 メネコヘフジデカ、寿司カイ、ワゲラワゲラ。 旅行はどうだった？ 富士山を見たり、お寿司を食べたりしました。楽しかったです。 それは良かったわね。 और अब वक्त हुआ है हमारे कॉर्नर गुर की बातें का, जिसमें इस प्रोग्राम की सुपरवाइजर प्रोफेसर अका ने तो कुनागा हमें आज के अहम नुकात के बारे में बताती हैं। अनवर साहब, मैं तारी इस्तेमाल करते हुए मिसालें देने वाले जुमलों के बारे में मजीद जानना चाहती हूँ, तो आइए प्रोफेसर साहिबा से पूछते हैं। वो बता रही हैं कि जब हम कई कामों में से चंद मिसालें देना चाहें तो हर फेल की ता शक्ल इस्तेमाल करते हैं और उसके बाद री लगाते हैं, फिर जुमले के आखिर में हम फेल शिमास यानी करना का सिगह माजी इस्तेमाल करते हुए कहते हैं शिमाश्ता, या फिर यूं कहते हैं शिताई देस यानी मैं ये काम करना चाहता हूँ। मिसाल के तौर पर अन्ना ने शिजुओका में बहुत कुछ किया। उन्होंने हॉस्टल की माँ जी से बात करते हुए उनमें से दो नुमाया काम यानी कोहे फूजी देखना और सुशी खाना मिसाल के तौर पर पेश किए। कोहे फूजी के जिक्र में उन्होंने फेल मीमास यानी देखना की ता शकल मीता के साथ री इस्तेमाल करते हुए कहा मीताई। इसी तरह सुशी के लिए फेल थाबेमास यानी खाना, इसकी ता शकल थाबेता के साथ उन्होंने री लगाकर कहा थाबेतारी। तो मैंने कोहे फूजी देखा, सुशी खाई वगैरह वगैरह के लिए ये जुमला बना फूजी सान वो मीतारी ओ सुशी ओ थाबेतारी शिमाशिता। इस तरह के जुमले में फेल की तारी शक्ल ये जाहिर करती है कि इन मिसालों के अलावा भी बहुत कुछ किया गया। इससे हटकर तारी शक्ल के दूसरे मायने भी हैं, खुसूसन जब बिल्कुल मुतजाद अफाल तारी शक्ल के साथ इस्तेमाल किए जाएं, तो इसका मतलब होता है कि मैं ऐसा भी करता हूं और वैसा भी। मसलन इत्तारी कितारी शिमास यानी मैं आता जाता रहता हूँ, स्केतारी केशतारी शिमास चलाता और बंद करता या जलाता और बुझाता रहता हूँ। ये था हमारा आज का कॉर्नर गुर की बातें। अब वक्त हुआ है हमारे कॉर्नर सौती अल्फाज का। इसमें हम आवाजों या रवैयों की अक्कासी करने वाली सौती तराकीब मुतारिफ करवाते हैं। आज का मौजू थकावट है। हेतो हेतो, ये तो सुनकर ही लगता है कि बहुत ज्यादा थकावट का इजहार है। जी बिल्कुल, ये अल्फाज वाकई बहुत ज्यादा थकावट के इजहार के लिए ही इस्तेमाल होते हैं। हेतो हेतो, मसलन सफर की थकावट वगैरह। इसी तरह ये अल्फाज भी हैं कता कता, ये किसी काम वगैरह से होने वाली इंतहाई बेजारी की हद तक की थकावट को जाहिर करते हैं। कता कता, ये अल्फाज इस सूरत हाल में भी इस्तेमाल किए जाते हैं जब किसी चीज को ज्यादा उबाल कर उसकी शक्ल खराब हो गई हो। मुझे तो थकावट की ये अल्फाज सुनकर ही थकावट महसूस होने लगी है अनवर साहब। लेकिन एक मिनट, अभी थकावट से मुतालिक एक और लफ्ज भी है गुत्तारी। गुत्तारी, ये लफ्ज थकावट या बीमारी से होने वाली कमजोरी की सूरत हाल को जाहिर करता है। मसलन बहुत ज्यादा बुखार में भी हम अपनी जिस्मानी हालत बयान करने के लिए गुत्तारी कह सकते हैं। आज के सौती अल्फाज के कॉर्नर में हमने ये अल्फाज मुतारिफ करवाए। हेतो हेतो, कता कता, गुत्तारी। और सबक के अख्तिताम से पहले हमारा कॉर्नर है अन्ना के ट्वीट। अन्ना आज के इवेंट्स पर एक नजर डालती हैं और ट्वीट करती हैं। हेतो युवा, मैं हॉस्टल की माँ जी के लिए शिजुओका से सब्ज चाय वाले बिस्किट लाई हूँ। तोहफे का इंतखाब बहुत मुश्किल था क्योंकि सब्ज चाय की कैंडीज, चॉकलेट और कई चीजें थी। जापानी लोग तहाइफ में भी जिद्दत लाने के शौकीन हैं। सामीन, आज का सबक आपको कैसा लगा? आज का कलीदी जुमला था फूजी सान वो मीतारी ओ सुशी ओ तबेतारी शिमाशिता, कोहे फूजी देखा, सुशी खाई वगैरह वगैरह। तो जनाब, अगले सबक में अन्ना के साथ गैर मामूली सूरत हाल पेश आने वाली है। हमारे साथ रहिएगा।